नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, पर्यटन मन्त्री भीमप्रसाद आचार्यले क्यासिनो चलेको पाइएमा कारवाही गर्ने चेतावनी दिनुभएको छ। देशभरका क्यासिनो हिजदेखि बन्द भएका छन्। प्रेस चौतारीले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तोकेको समयमा पनि राजस्व, होटलको भाडा र मजदुरको तलब नदिएकाले क्यासिनो बन्द गरिएको जानकारी दिनुभयो। सरकारले बन्द गर्न निर्देशन दिइसकेकाले सरकारको निर्देशनको अवज्ञा गरी कुनै क्यासिनो चलेको पाइएमा अनुगमन गरी कडा कारवाही गर्ने पनि आचार्यले प्रश्न पार्नुभयो। राजस्व, होटलको भाडा र मजदुरको तलब तिरेमा क्यासिनो पुनः सञ्चालनमा आउने, तर ती तीन कुरा पुरा नभएसम्म कुनै क्यासिनो सञ्चालन नहुने आचार्यको भनाइ थियो। वन मन्त्री महेश आचार्यले राज्यभन्दा बाहिर रहेका सङ्घ संस्था र निकायहरू पारदर्शी हुनुपर्ने बताउनु भएको छ। प्रेस युनियन चितवन शाखाले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आचार्यले राष्ट्र विकासका लागि पारदर्शीको मुद्दा महत्त्वपूर्ण रहेको भन्दै सबै निकाय पारदर्शी र जवाफदेही बन्नुपर्ने बताउनुभयो। उहाँले मानवाधिकार कर्मीले विभिन्न समयमा खेलेको भूमिका महत्त्वपूर्ण रहे पनि विभिन्न निकायले दिने रकम पारदर्शी हुनुपर्ने बताउनुभयो। मन्त्री आचार्यले संविधान निर्माण भए मात्र शान्ति प्रक्रियाले पूर्णता पाउने बताउनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनले हिजोदेखि जिल्लामै पहिलो पटक विद्युतीय नागरिक बडापत्रको सुरुवात गरेको छ। कार्यालयबाट सम्पादन हुने कार्य, लाग्ने समय, शुल्क, सेवा पाउने स्थान, दस्तुर तथा प्रक्रियाको बारेमा सेवाग्राहीलाई जानकारी गराई जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यका साथ नागरिक बडापत्र सुरु गरिएको हो। अब सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवा सुविधाका बारेमा प्रत्यक्ष हेर्न पाउनेछन्। कार्यालयले विगत 1 वर्षदेखि निरन्तर रूपमा गरिरहेको सुधार कार्यक्रम अन्तर्गत विद्युतीय नागरिक बडापत्रको सुरुवात गरिएको प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो। नारायणघाटमा आइतबार श्रीमद् भागवत विश्व जागरण सालग्राम धार्मिक महोत्सव सुरु भएको छ। नारायणी नदी किनारमा आयोजित महोत्सवको पर्यटन मन्त्री भीमा आचार्यले उद्घाटन गर्नुभयो। आचार्यले धर्म र जातिका नाममा नभई सबै नेपालीलाई मान्य हुने देश सुहाउँदो संहिता जारी हुने बताउनुभयो। उहाँले राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरेसँगै सबै जातिको धर्मलाई राज्यले समान रूपमा हेरेको बताउनुभयो। इलाका प्रहरी कार्यालय रत्नगरले हिजो ठुलो परिमाणको अवैध घरेलु मदिरा नष्ट गरेको छ। पछिल्लो 1 हप्तामा पूर्वी चितवनको रत्नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको करिब 700 लिटर अवैध घरेलु मदिरा पत्रकार स्थानीय वार्षिक रोहबरमा नष्ट गरेको हो। रत्नगर 2 टाँडी र रत्नगर 8 बैरियाबाट नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो। रत्नगर 2बाट उत्पादन गरिरहेको अवस्थामा 500 तथा 8बाट बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा 200 लिटर मदिरा नियन्त्रणमा लिएको प्रवक्ता पन्तले बताउनुभयो। इलाका प्रहरी कार्यालय रत्नगरले 2070 सालको भदौदेखि चैतसम्म 3,400 लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिसकेको छ। सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह मानविकी संकाय अन्तर्गत ग्रामीण विकास विषय अध्ययनरत विद्यार्थीले हिजो विभिन्न मागसहित प्रशासनमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले शुल्क समायोजनको मागलाई प्रमुखताका साथ उठाएका छन्। प्रथम र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीहरूले आइतबार सहायक क्याम्पस प्रमुख द्वय मणिराज महतो र नन्दलाल पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूका मागमा अतिथि प्राध्यापक मार्फत विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गरिनुपर्ने, आन्तरिक परीक्षा अनिवार्य सञ्चालन गर्नुपर्ने लगायत रहेका छन्।